कहाँबाट सुरु भई कहाँ अन्त्य हुन्छ भन्छन्, कहाँबाट सुरु भई कहाँ अन्त्य हुन्छ भन्छन्, पीडा अनि वेदनाले सबैको मन छुन्छ भन्छन्, कहाँबाट सुरु भई कहाँ अन्त्य हुन्छ भन्छन्, ठ्याक्कै जीवन यही हो भन्ने छैन उत्तर कसैसँग, ठ्याक्कै जीवन यही हो भन्ने छैन उत्तर कसैसँग, अतीतको सम्झनामा सबैको मन रुन्छ भन्छन्, पीडा अनि वेदनाले सबैको मन छुन्छ भन्छन्, कहाँबाट सुरु भई कहाँ अन्त्य हुन्छ भन्छन्। बसन्ती नेपाली बडागाउँ तीन गुल्मीकी श्रष्ठाको यो सुन्दर मुक्तकसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कल्पनाभित्रको संसारबाट रेडियो गुल्मी 91.2 मेगाहर्जको साप्ताहिक रात्रिकालीन प्रस्तुति कल्पनाभित्रको संसारको यो छैटौँ श्रृङ्खलाको साथमा एकैसाथ जुटिसकेका छौँ। पर्दा पछाडिबाट आफ्ना सृजनशील हस्तपुञ्जहरू सल्पलाउँदै मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि जुटिरहनु भएको छ। प्राविधिक मित्र महेश बोहुरा भने आवाजको दुनियाँमा कुसुम नेपाली। प्रिय साहित्यिक मन, तपाईँ यो कार्यक्रम हरेक हप्ताको सोमबार राति 9:15 करिब करिब 10 बजेसम्म रेडियो गुल्मी 91.2 मेगाहर्जका साथै विभिन्न वेबसाइट फेसबुक पेजहरूबाट पनि सुन्न सक्नुहुन्छ। हामी कार्यक्रममा रहेर तपाईँले नै लेखी पठाउनु भएका गजल कविता मुक्तक र कथाहरू उठान गर्ने गर्छौँ। आज पनि थुप्रै साहित्यिक खुराकको साथमा उपस्थित छौँ। अबको 45 मिनटसम्म हामीसँगै सहयात्रा गर्न नबिर्सनुहोला, यो आग्रह गर्यौँ तपाईँका लागि। प्रिय साहित्यिक मन, तपाईँ के गर्दै हुनुहुन्छ? वर्षायामको समय छ, दिनभर खेतबारीमा व्यस्त हुनुभयो, दिनभरको थकान मेटाउँदै हुनुहुन्छ, आज गरेको कामको समीक्षा गर्दै हुनुहुन्छ, आज पुरा हुन नसकेका कामहरू भोलि पुरा गर्ने योजना बनाउँदै पनि हुनुहुन्छ। खाना खाएर कोही साथी बिस्तारामा पल्टिरहनु भएको छ, कार्यक्रम कतिखेर आउँछ भनेर कतै इयरफोन जोड्दै हुनुहुन्थ्यो मोबाइलमा, कतै रेडियो सेट खोल्दै हुनुहुन्थ्यो। बिस्तारै बिस्तारै बस्तीका बत्तीहरू निभ्ने क्रममा छन्, निद्रादेवीको पर्खाइमा पनि हुनुहुन्थ्यो होला। जे जस्तो अवस्थामा भए पनि कार्यक्रमको अवधिभर सुनेर साथ दिन नबिर्सनुहोला। प्रिय साहित्यिक मन, कार्यक्रमको शुभारम्भ गरौँ एउटा सुमधुर साङ्गीतिक आवाजबाट, त्यस पछाडि तपाईँका गजल कविता मुक्तक र कथाको साथमा सहयात्रा गर्नको लागि जुट्ने नै छौँ। कोपिलामै यौवन बहराउँछस् किन, कोपिलामै यौवन बहराउँछस् किन, प्रकृतिले सुमन झराउँछस् किन, कोपिलामै यौवन बहराउँछस् किन, प्रकृतिले सुमन झराउँछस् किन, कठोर पनि कति दैव तेरो नियम, कठोर पनि कति दैव तेरो नियम, नयन खोल्नु पूर्व मराउँछस् किन, प्रकृतिले सुमन झराउँछस् किन, राहदानी बनाई विदेश भेज्ने भए, राहदानी बनाई विदेश भेज्ने भए, खर्चेर सरकार पढाउँछस् किन, नयन खोल्नु पूर्व मराउँछस् किन, जिन्दगीको खेल हेर्न सामुन्ने आन दैव, जिन्दगीको खेल हेर्न सामुन्ने आन दैव, लुकी लुकी नाटक गराउँछस् किन, खर्चेर सरकार पढाउँछस् किन, प्रकृतिले सुमन झराउँछस् किन, कोपिलामै यौवन भराउँछस् किन, केशव सूर्यवंशी अर्घ खाँची अडगुरी नौका श्रष्ठाको यो निकै सुन्दर गजल उठान गऱ्यौँ कार्यक्रममा। यदि राहदानी बनाएर विदेश पठाउने भए किन सरकार पढाउँछस्, धेरै लगानी लगाएर तेरो नियम पनि कति कठोर छ दैव, यस्तै यस्तै भावहरू झल्किँदै थियो गजलमा। साधुवादको शब्दहरू बोल्छु केशव सूर्यवंशी अर्घ खाँची अटगुरीका स्रष्टाप्रति। आमा बुबा मलाई हेरी धेरै रुने होलान्, आमा बुबा मलाई हेरी धेरै रुने होलान्, मेरो प्यारो छोरा भन्दै मलाई छुने होलान्, आमा बाबा मलाई हेरी धेरै रुने होलान्, मेरो प्यारो छोरा भन्दै मलाई छुने होलान्, कात्रोले ढाकेर लास मेरो लग्ने बेला, कात्रोले ढाकेर लास मेरो लग्ने बेला, वरिपरि तिमी अनि मलामी हुने होलान्, मेरो प्यारो छोरा भन्दै मलाई छुने होलान्, आमा बुबा मलाई हेरी धेरै रुने होलान्। हेम विश्वकर्मा सिसा खानी बागलुङ हाल पनि खरबाङबाट पठाउनु भएका श्रष्टाको यो निकै मार्मिक मुक्तक उठान गऱ्यौँ कार्यक्रममा। मलाई कात्रोमा बेरेर लैजाने बेलामा वरिपरि तिमी अनि मलामी हुनेछन्, मेरा बाबुआमाले धेरै रुँदै मलाई मेरो छोरा भन्दै रुनेछन् होला, यस्तै भाव झल्किँदै थियो मुक्तकमा। साधुवादका शब्दहरू बोल्छु हेम विश्वकर्मा सिसा खानी बागलुङका श्रष्टाप्रति। आगामी श्रृङ्खलामा पनि तपाईँको माया ममता स्नेह यसरी नै अपेक्षा गर्नेछु। दिन हुँ अलिकति नमस्कार बाँड्छु, अलिकति सलाम चाट्छु, दिन हुँ अलिकति नमस्कार बाँड्छु, अलिकति सलाम चाट्छु, मन्दिरभित्रको ढुङ्गालाई होइन बरु बगरका ढुङ्गामा देउता कुँच्छु, बुद्धको पाइलाको समेत कुनै अर्थ नभेटिएको बेला म मान्छेहरूको मेलामा आफ्नै पाइलाको अर्थ खोज्दै सधैँ सधैँ प्रश्न सूचक गरुङ्गो पाइतालाई टेक्छु, कसैले चिनेको होस् या कसैले नचिनेको होस्, आस्थाको क्षितिज समेटेर भिडभन्दा अलिकति पर म औसत मान्छे बाँच्छु। कृपेश श्रेष्ठको यो कविता उठान गऱ्यौँ कार्यक्रममा। साहित्य संसार .com हामीले यो कविता साभार गरेका हौँ। तिम्रो जिन्दगीमा आउन खोज्ने अर्कै रहेछ, तिम्रो जिन्दगीमा आउन खोज्ने अर्कै रहेछ, यो खाली माथ रङ्ग्याउन खोज्ने अर्कै रहेछ, तिम्रो जिन्दगीमा आउन खोज्ने अर्कै रहेछ, यो खाली माथ रङ्ग्याउन खोज्ने अर्कै रहेछ, एकैछिन तिम्रो नजरले घायल बनाए नि, एकैछिन तिम्रो नजरले घायल बनाए नि, मनको कुरा बताउन खोज्ने अर्कै रहेछ, यो खाली माथ रङ्ग्याउन खोज्ने अर्कै रहेछ, मेरो जीवनको मालिक बने तिमी आए पनि, मेरो जीवनको मालिक बने तिमी आए पनि, मलाई दिलमा सजाउन खोज्ने अर्कै रहेछ, मनको कुरा बताउन खोज्ने अर्कै रहेछ। सँगै जिउने बाचा कसम तिम्रै भए पनि, सँगै जिउने बाचा कसम तिम्रै भए पनि, हर पल दुःखमा सघाउन खोज्ने अर्कै रहेछ, मलाई दिलमा सजाउन खोज्ने अर्कै रहेछ। अन्तिम घडीसम्म विश्राम लिन आने, अन्तिम घडीसम्म विश्राम लिन आने, जिन्दगीमा साथ रमाउन खोज्ने अर्कै रहेछ, हर पल दुःखमा सघाउन खोज्ने अर्कै रहेछ, यो खाली मात रङ्गाउन खोज्ने अर्कै रहेछ, तिम्रो जिन्दगीमा आउन खोज्ने अर्कै रहेछ। सङ्घर्ष प्रयासी अमृता मगर हुँगा छ देवीस्थान गुल्मीकी श्रष्ठाको संयुक्त गजल सङ्ग्रह बीजारोपणमा सङ्ग्रहित यो गजल उठान गऱ्यौँ। तिमीसँग बाचा कसम खाए पनि, मलाई जिन्दगीभर साथ दिने अरू कोही रहेछ, मसँग रमाउन खोज्ने अनि यो खाली सिउँदो रङ्गाउन खोज्ने अरू कोही नै रहेछ, यस्तै भावहरू झल्किँदै थियो गजलमा। भित्रैबाट खुली तिमी हाँस भन्छौ, भित्रैबाट खुली तिमी हाँस भन्छौ, आँखा मास त्रिशुली तिमी हाँस भन्छौ, भित्रैबाट खुली तिमी हाँस भन्छौ, आँखा मास त्रिशुली तिमी हाँस भन्छौ, सम्झनाको रागमा अतीतको वेग, सम्झनाको रागमा अतीतको वेग, विगतलाई भुली तिमी हाँस भन्छौ, आँखा मास त्रिशुली तिमी हाँस भन्छौ। सकेको निले छु कति सुकेर गए, सकेको निले छु कति सुकेर गए, आँसुको अञ्जुली तिमी हाँस भन्छौ, विगतलाई भुली तिमी हाँस भन्छौ। चिन्दिन गुलाब थाहा छैन चम्पा, चिन्दिन गुलाब थाहा छैन चम्पा, फुल जस्तै फुली तिमी हाँस भन्छौ, आँसुको अञ्जुली तिमी हाँस भन्छौ, आँखा मास त्रिशुली तिमी हाँस भन्छौ, भित्रैबाट खुली तिमी हाँस भन्छौ। गणेश पाण्डे तमघास आठ कमेर पानी गुल्मीका श्रष्ठाको गजल सङ्ग्रह बीजारोपणमा सङ्ग्रहित निकै सुन्दर गजल उठान गऱ्यौँ कार्यक्रममा। आँखा मास त्रिशुली तिमी हाँस भन्छौ, विगतलाई भुली तिमी हाँस भन्छौ, भित्रैबाट खुली तिमी हाँस भन्छौ, जब आँखामा आँसु छ म कसरी हाँसौँ तर तिमी हाँस भन्छौ, फुल जस्तै फुली तिमी हाँस भन्छौ तर म कसरी हाँसौँ, यस्तै भावहरू झल्किँदै थियो गजलमा।